दुगरको उत्कृष्ट उत्पादन सेन्चुरी मसालाद्वारा प्रायोजित यो हो सेन्चुरी टप 10। गएको हप्ता सेन्चुरी टप 10 को सङ नम्बर 1 फ्रम द मुभी खिलाडी 786। आज काउन्टडाउन सेन्चुरी टप 10 मा जम्मा जम्मी 10 वटा गीतहरू मध्येमा दुईवटा परेका छन् नन मुभर्स, 5 वटा गीतहरू माथि माथि उक्लिएका छन्, बाँकी 3 वटा गीतहरू तल तल ओर्लिएका छन्। कुन स्थानमा कुन गीत परेको छ, नम्बर 1 मा कुन गीत छ, वेल सेन्चुरी टप 10 मा यहाँले डेफिनेटली थाहा पाउनुहुनेछ। यो पर्यो रेडियो कान्तिपुरको एउटा हिन्दी फिल्मी काउन्टडाउन। फटाफट सेन्चुरी टप 10 स्टार्ट हुन्छ नम्बर 10 बाट, गत हप्ता भन्दा एक स्थान तल नम्बर 10, दिस इज अ स्टुडेन्ट अफ द इयर। Just like a Number 10 सुनिसक्नु भयो पालो सङ नम्बर 9 को गत हप्ता भन्दा एक स्थान माथि नम्बर 9 दिस इज आया Jumping gum. entertainment, playing more of your favorite songs non-stop, non-stop music. For more choice, stay tuned to Kantipur FM. www.radiokandipur.com online radio. Updated news, discussion forum, chat room, message board, entertainment news, global connection, request a song, photo gallery, and a lot more. All you need is just a click away. www.radiokandipur.com, our official website. Radio Kandipur, Radio Rashtrako. Hello. Hello, Ama. Aaja ghar aunu ali dhilo huncha hai. Kina? Mero ECG ma problem cha. Kina chhora, ke bhayo, kasari bhayo? Haina, Ama. Yeti sano thiyo, story dekhindala hurkera thulo banaye. Haina, Ama. Testo kehi hoina. Maile kasto kasto sapna dekheki thiye. आमा, ECG भनेको इन्जिन क्लच गियर मोटरसाइकल चल्न छोड्यो के प्रयोग गर्नुहोस् इन्डियन ओइलको बाइकको ECG स्पेशलिस्ट सर्भो 40 इन्जिन ओइल जसले तपाईँको इन्जिन क्लच अनि गियरलाई राख्छ सुपर फिट सधैँ नेपाली चलचित्रको सम्मानका लागि रेडियो कान्तिपुर प्रस्तुत गर्दछ Star on the red carpet, Nayak Resh Marhatta. Hasi hasi, timi aau, purnima pajun jhai. Chahanchu maati milai nai, chahanchu maati. Namaskar, mo Resh Marhatta. Mo Radio Kantipur, Radio Rashtrako ma yo mangsir maina bhari. Star on the red carpet ma rahane chu. Ma ta hajur bhan ko driver, timi mero janko. एक दशक लामो मेरो अभिनय यात्राको क्रममा यसपटक मद्वारा अभिनीत सातौं चलचित्र मेरो जीवन साथी यहाँहरूले यही मङ्सिर 15 गतेदेखि नेपालका विभिन्न हलहरूमा हेर्न सक्नुहुनेछ यो चलचित्र तथा मेरो बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने कृपया हरेक बुधबार बिहान 10 बजेको कान्तिपुर डायरी पछि प्रसारण हुने कार्यक्रम बाइस्कोप अवश्य सुन्नुहोला तथा रेडियो कान्तिपुर .com लगइन गर्न सक्नुहुनेछ दुगड़को उत्कृष्ट उत्पादन सेंचुरी मसाला द्वारा प्रायोजित यो हो सेंचुरी टॉप 10 दुगड़को उत्कृष्ट उत्पादन सेंचुरी मसाला द्वारा प्रायोजित यो हो सेंचुरी टॉप 10 Century Top 10, Song Number 10, Song Number 9, Palo Number 8 को गत हफ्ता भन्दा एकै चोटी पाँच स्थान तल झर्यो नम्बर 8 अजब गजब लव Sunday night, put it in a yoga. ਕਰਾਂਗਾ ਪੂਰੀ ਰਾਤ ਸੋਣੀਏ ਬੱਚਤ ਦੁਨੀਆਂ ਨੂੰ ਮੇਰੇ ਬਾਹੋਂ ਮੈਂ ਤੂੰ ਲਿਪ ਲੋਕ ਕਰ In the party, after party, me got a shawty. She riding with me tonight. You hear the bike, I saw the ghost. Let me shake that boom, boom, boom. Let me get that boom, boom, boom. Ha, ha, ha, ha, ha. Like that. Like that. Century Top 10 Radio Gandhi Proko Hindi Film Countdown Sunday Nuncha Top 10 Gita Rusuna Sok Nuncha 10, 9, 8 Palu Number 7 Ko Number 7 Gata Hafta Banda Ek Stan Mathi Number 7 Heroin Aja Aja सेन्चुरी टप टेनमा यहाँले चारवटा गीत सुनिसक्नुभयो 10, 9, 8, 7 पालो नम्बर 6 को गत हप्ता भन्दा एक स्थान माथि उक्लियो नम्बर 6 ओ माइ गॉड नेपाल अझ बढी गफ गफ, अझ बढी म्युजिक, अझ बढी डेडिकेसन्स र अझ बढी एन्टरटेनमेन्ट। शनिबार बाहेक हप्ताको छ दिन दिउँसो एक देखि तीन बजेसम्म के छ नेपाल अब दुई दुई घन्टा हजुर नेपाल भित्र र नेपाल बाहिरका समस्त श्रोताको सहभागिता अझ बढाउन के छ नेपाल अब दुई घन्टा बढेको समयको सदुपयोग गर्नुहोला। उज्ज्वल दिनको सुरुवात यो महिना कान्तिपुर एफएम 96.1 गीतकार आनन्द अधिकारी नमस्कार म आनन्द अधिकारी म रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा मङ्सिर महिनाभरि हट प्रपर्टी रहनेछु। गङ्गाको पानी भन्दा चोखो छ भने दुई दशक लामो मेरो गीती लेखनको यात्रामा मद्वारा रचित शेखर सन्तोषद्वारा संगीतबद्ध तथा विश्व प्रसिद्ध गायिका लता मंगेशकर र रामकृष्ण ढकालद्वारा गाइएको युगल गीत बाचुन्जेलीलाई बोलको गीत यहाँहरूले यो महिनाभरि मात्र रेडियो कान्तिपुरमा सुन्न सक्नुहुनेछ। नदी भन्छ बगिरहु। यो गीत तथा मेरो बारेमा अझ बढी जानकारी चाहनुहुन्छ भने कृपया रेडियो कान्तिपुर .com लगन गर्नुहोला तथा रेडियो कान्तिपुर सुन्दै गर्नुहोला। नदी भन्छ बगिरहु, सृष्टि भन्छ चलिरहु, मन त भन्छ सबैसँग माया मोह राखिरहु। बाचुन्जेलीलाई बाचुन्जेलीलाई जाऊ मस्तीमा प्यान्थरको साथमा, रम्दै जाऊ खुसीले प्यान्थरको साथमा, पल पलमा छ माया पुरा हुन्छ चाहना, सुरक्षित यौन जीवन प्यान्थरको साथमा। उच्च स्तरीय अमेरिकन कन्डम प्यान्थर, सुरक्षा र सन्तुष्टिको लागि प्यान्थर प्रिमियम कन्डम। For any kind of country music, join in at Country Cafe with me, Cesar Shu, every Sundays from 1 to 2 p.m. Only on Radio Kantipur, Radio Rashtrako. को उत्कृष्ट उत्पादन सेन्चुरी मसालाद्वारा प्रायोजित यो हो सेन्चुरी टप 10। सेन्चुरी टप 10 रेडियो कान्तिपुरको हिन्दी फिल्मी काउन्ट डाउन हो। हामी मध्य भागमा आइपुगेका छौँ, 5 गन एन्ड 5 मोर टु गो। पालो नम्बर 5 को आज काउन्टडाउनमा जम्मा जम्मी दुईवटा नन मुभर छन्। एउटा नन मुभर चाहिँ नम्बर 5 मा आइपुग्यो। नम्बर 5, दिस इज द बाङ 2। जब जोर जोर से अंगड़ाइयां लेती हूं मैं, जब जोर जोर से वो आह की आवाज है आती हर ओर से। मैं तो चलो इस कदर कि मच जाए ये गदर, होश वाले भी मद होश आए नजर। मेरे फोटो को, मेरे फोटो को सीने से यार चिपका ले सैया फेविकॉल से। मेरे फोटो को सीने से यार चिपका ले सैया फेविकॉल तंदूरी मुर्गी हूँ यार, कट काले है सैया अल्कोहल से, मेरे फोटो को सीने से यार, चिप काले है सैया फेविकॉल से, नम्बर फाइभ सुनिसक्नुभयो. अब नम्बर फोर सुन्न सक्नुहुन्छ. गत हप्ताभन्दा दुई स्थान माथि उक्लियो नम्बर फोर सन अफ सरदार. दिखाऊंगा तुझे चांद पे रानी तू मेरा जा, रानी तू मेरा जा, Century Top 10 Radio Kantipur ma sundai hununcha euta Hindi filmi countdown 3 2 1 pahila 3 sunau gat hafta bhanda ek stan talo lieko cha number 3 ma talash Dream pura karno saplo family ko Monthly price for Honda bike, rocking life yo. Weekly price for shopping voucher, 1 lakh ko. Dream big, win big. ड्रीम बिग विन बिग सिजन 3 अन्तर्गत द काठमाडौँ पोस्ट वा कान्तिपुरको वार्षिक ग्राहक बन्नुहोस् र सुपर पप प्राइजमा फोर्थ फिगर जित्नुहोस्। साथै हरेक महिना हन्डा सेभी 250R बाइक, हरेक हप्ता 1 लाख बराबरको शपिङ भाउचर र 2 स्योर सर्ट प्राइजेसमा 2 वटा सेफल बल्ब र सिद्धार्थ ब्याङ्कमा निशुल्क खाता सहित 200 बराबरको रिचार्ज भाउचर अनि स्क्राच गरे विभिन्न आकर्षक उपहार पनि जित्नुहोस्। The Carpenter Post keeps you posted. Good morning! Good afternoon! Good night, Nepal! अचम्म नमान्नुहोस्, अब तपाईँको afternoon र night पनि हुन्छ morning जस्तै fresh, किनकि अब नयाँ close-up deep action-मा छ Zinc Micro Shine System, जसले दिन्छ deep clean अनि पहिलो तह हटाएर दिन्छ 12 घण्टासम्म ताजा सास। नयाँ close-up, 12 घण्टा fresh breath. विशेष सुविधा सहित डियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस पसुन्धरा पारिवारिक वातावरणमा स्वास्थ्यकर खानाको स्वाद विथ ककटेल एन्ड ब्याङ्क्वेट बार यथेष्ट पार्किङको सुविधा डियालो फुडल्यान्ड एन्ड पार्टी प्यालेस पसुन्धरा टेलिफोन नम्बर 4590000 Hey, is this thing on? Hey, what do you think? This is 96.1 Kantipur FM. 24 hours a day. लुगडको उत्कृष्ट उत्पादन सेन्चुरी मसालाद्वारा प्रायोजित यो हो सेन्चुरी टप 10. Century Top 10, हाम्रो काउन्टडाउन कसरी रेडी हुन्छ भन्दाखेरि हामी श्रोताको चोइसलाई बुझ्छौँ, नयाँ नयाँ हिन्दी फिल्महरूको गीतहरूको, र त्यो चोइसको आधारमा हामी मजाले सेन्चुरी टप 10 रेडी गर्छौँ। अब मजाले सङ नम्बर 2 सुनौ, गत हप्ताभन्दा 2 स्टेप्स अप, नम्बर 2 जब तक है जान। लेके आवे ले जाए कोली लेके आवे ले जाए हो मैनू ले जाए मिर्जा कोई ले जाए मिर्जा कोई ले जाए मिर्जा कोई हीर हीर ना खोड़ियो मैं ते साहिबा कोड़ी लेके आवे ले जाए कोड़ी लेके आवे ले जाए उद जही मैं ते मेरे वर्गा हसदा है सजर सवेरे वर्गा ठंडे हरे सेन्चुरी टप टेनमा अब एउटा रिक्याप अनि नम्बर वान सङ ग्यास ग्यास ग्यास कुन गीत नम्बर वानमा छ होला नम्बर टेन स्टुडेन्ट अफ द इयर नम्बर नाइन आया एटमा अजब गजब लभ सेभेनमा हिरोइन सिक्समा ओ माई गड फाइभमा दबाङ टू फोरमा सन अफ सरदार थ्रीमा तलाश टूमा जब तक है जान र नम्बर वानमा आजको दोस्रो एवं अन्तिम नन मुभर Well, sunidinu bhaye countdown. Thank you. Have a blast. Have a nice Saturday. Number one. What else? This is Kiladi 786. Countdown ko number one ma. बलमा